تفسیر دیکھتے ہیں آیت نمبر 71 سے. اعوذ باللہ من الشیطان الرجیم. یا ایہا الذین آمنوا, اے ایمان والو. ایک دفعہ پھر اللہ تعالیٰ نے پکار دی ایمان والوں کو ایمان کی نسبت سے. بار بار ایمان والے کہہ کے پکارا جانا ایک انسان کو اس چیز کا احساس دلانا بھی ہے کہ تم ایمان لا کر دوسروں سے ممتاز ہو چکے ہو, اعلیٰ ہو چکے ہو. ایمان نے تمہیں جو شان دی ہے تو اب تمہارے عمل بھی دوسروں سے نمایاں ہونے چاہیے. ہر دفعہ اس پکار کو اپنے دل پہ لیا کریں. رب نے پکارا ہے ایمان کی نسبت سے. کوئی اور بھی تو نام ہو سکتا تھا. اور چپکے سے دل میں اگر اللہ کا شکر ادا کر لیں کہ میں اس پکار کی زد میں آتی ہوں, کیا بڑی بات تھی کہ اگر یہ پکار میرے سر کے اوپر سے گزر جاتی اور میں ایمان والی نہ ہوتی. یا ایہا الذین آمنوا, اے ایمان والو, اے مان جانے والو, اے قبول کر لینے والو, خذوا حذرکم, اپنے بچاؤ کا سامان لے لیا کرو. کس چیز سے بچاؤ؟ دشمن سے بچاؤ کا. اپنے لیے احتیاط کی چیزیں رکھا کرو پہلی بات, اور فن فیرو, پس نکلو, یعنی لڑائی کے لیے نکلو, جنگ کے لیے نکلو. یا دفاع کے لیے نکلو. کیسے نکلو؟ ثباتن, چھوٹے چھوٹے گروہوں کی صورت میں, دستوں کی صورت میں. یعنی اگر چھوٹے ہو تو بھی نکل جاؤ. اور انفرو جمیعن, یا سب کے سب اکٹھے ہو کر نکلو. مطلب کیا ہے؟ ہر ممکن طریقے سے نکلو. پہلی بات اس آیت میں جو توجہ طلب ہے وہ کیا ہے؟ کہ ایمان والا احتیاط کی زندگی گزارتا ہے. پھر جیسے بھی اسباب ہوں اس کو لے کے اللہ کے راستے میں نکل پڑتا ہے. تھوڑا ہے تو زیادہ ہونے کا انتظار نہیں کرتا, اور زیادہ ہیں اگر تو سست ہو کے نہیں بیٹھ جاتے کہ بہت سے ہیں, بلکہ ہر ممکن ہر طریقے سے نکلو. سبات, چھوٹی جماعت, دستے, اور جمیعن, ایک لشکر کی صورت میں. یہ تو دعوت تھی ایمان والوں کے نام. لیکن ہر ایمان والا اعلیٰ درجے کا ایمان نہیں رکھتا. ہر ایک کو جنت کھلی آنکھوں سے دکھتی نہیں, اور ہر ایک اس ذمہ داری کو محسوس نہیں کرتا. اسی لیے لوگوں کی دو قسمیں ہو جاتی ہیں. کون سی؟ وَإِنَّ مِنْكُمْ, اور تم ہی میں سے کوئی ہے. کون؟ لَيُبَتِّيَنَّ, البتہ جو دیر کر دیتا ہے, سستی کر دیتا ہے, آہستہ آہستہ اٹھتا ہے, نہ چاہتے ہوئے اٹھتا ہے, چاروں نہ چار اٹھتا ہے, اور پھر کیا ہوتا ہے؟ پیچھے رہ جاتا ہے. پھر مسلمان آگے نکل جاتے ہیں. میدان جنگ میں پہنچ گئے, ابھی یہ ہیلوں بہانوں میں رہا, ابھی سوچ ہی رہا تھا جاؤں کہ نہ جاؤں, کروں کہ نہ کروں, کہ اتنے میں مسلمان میدان جنگ میں پہنچ گئے, اور وہاں ہو گئی کوئی مشکل پیش, شکست ہو گئی, مشکل حالات آ گئے. فَإِنْ أَصَابَتْكُمْ مُصِيبَةٌ, پھر اگر تمہیں وہاں کوئی مصیبت پہنچ جائے, کوئی قید کر لے مسلمانوں کو, کوئی تیر تلوار چل پڑے, کوئی زخم کھانے پڑے, شکست کی صورت ہونے لگے, تو کیا ہوگا؟ قالا, یہ پیچھے بیٹھا خوشی سے کہتا ہے, قد انعم اللہ علیہ, دیکھو اللہ نے مجھ پر کتنا انعام کیا. مسلمانوں کا نقصان ہو ये घर बैठा अपनी जान के बचने पे खुशियां मना रहा है, क्या इनाम है इसकी नजर में कि इज़लम अकुम आहुम शहीदा, जबकि मैं उन लोगों के साथ मौजूद नहीं था। ये होते हैं अपनी ज़ात को पूछने वाले सेल्फ कॉन्शियस लोग। इस्लाम को शिकस्त हो तो हो, मुसीबत पड़ी तो पड़ी, इस पे गम नहीं कि इस्लाम पे मुश्किलात आ गईं, कहाँ कहाँ मुसलमान पिस गए, क्या तकलीफ़ें आईं, कितनी तलवारें टूटी। हाँ, इस पे बड़ा खुश है कि शुक्र है मैं नहीं गया, कितना अकलमंद था ना मैं, मुझे पहले ही पता था मुश्किल होगी, खाम खा जा रहे हैं, ये अल्लाह का रास्ता ऐसा थोड़ी है, हम जैसों की क्या ज़रूरत है। वो जंग का मौका हो या दुनिया में किसी जगह भी अल्लाह के नाम पे निकलना हो, इसकी हालत क्या होती है कि अगर इस्लाम के रास्ते में कोई मुश्किलात हो तो ये पीछे रहने वाला खुशियाँ मनाता है, शुक्र है मैं नहीं था, खामखा मेरा बिना कोई नुकसान हो जाता। लेकिन अगर इसके बरक्स कहानी हो, वलाइन असाबकुम फदलुम मिन अल्लाह, और अगर तुम्हें अल्लाह का कोई फ़ज़ल मिल जाए, यानी जंग में फ़तह व गलबा मिल जाए, माल गनीमत मिल जाए, दुश्मनों पे कोई धाक बैठ जाए, मुसलमानों को इज़्ज़त मिल जाए, गालिब हो जाए इस्लाम, तो क्या कहते हैं, लयकूलन्ना, तो इस तरह के कअल्लम तकुम बैनकुम व बैनहू मवद्दतुन, गोया के तुम में और इनमें दोस्ती थी ही नहीं। इसको ब्रैकेट में कर लीजिए, ये कमेंट है। उस मुनाफिक का जुमला कहाँ से शुरू होता है, लयकूलन्ना या लैतनी कुन्तु माहुम फअफूज़ फौज़न अज़ीमा। तो फिर क्या कहते हैं, काश मैं भी इनके हमराह होता तो बड़ी कामयाबी को पहुँचता, यानी माले गनीमत से हिस्सा हासिल करता, जो दुनिया वालों का सबसे बड़ा मकसद होता है। ऐसे लोग जब मुसलमानों को कोई फ़ायदा पहुंचता हुआ देखते हैं तो उनका हाल क्या होता है कि देखो मैं भी होता तो अच्छा ही था ना, गोया कि तुम्हारी उसकी दोस्ती कोई नहीं, ये नफ़े का बंदा है, ये फ़ायदों का सौदागर है, ये चढ़ते सूरज का पुजारी है, जिसका पलड़ा भारी उसका साथ देने वाली कहानी है। इसीलिए ऐसे लोग फिर क्या कहते हैं कि देखो हम साथ होते तो कितना अच्छा होता, हम कितनी कामयाबी हासिल कर लेते, जो आज मुसलमानों में माल गनीमत बट रहा है ये हमें भी मिल जाता। इसमें ये जो जुमला है ना, ये जुमला मोतरिज़ा कहते हैं इसको, कि गोया कि उसकी और तुम्हारी कोई दोस्ती नहीं थी, यानी इतना सेल्फिश हो गया, इतना खुदा फरामोश हो गया कि अपने बचने कोई कामयाबी कह रहा है, और मुसलमानों को फ़ायदा हुआ तो गम क्या लग गया, क्या भला मैं तुम्हारा दोस्त नहीं था, देखो भला क्या पुराने दिन भूल गए, देखो क्या फलां मौके पे मैंने साथ नहीं दिया था, क्या हुआ अगर आज मैं ना गया, कुछ मुझे भी हिस्सा दे दो, कुछ इस माले गनीमत से मेरा भी कोई हिस्सा होगा। इस तरह की बातें करते हैं कि कोशिश करता है। अब ऐसे शख्स और हर ईमान वाले को दोबारा दावत दी जा रही है, फल युकातिल फी सबीलिल्लाह, बस चाहिए कि लड़ें अल्लाह के रास्ते में। कौन लोग, अल्लज़ीना यश्रून अल्हयातद दुनिया बिल आखिरा, वो लोग जिन्होंने दुनिया की ज़िंदगी को आखरत के बदले बेच दिया। यानी एक तो मुनाफिक था, नफ़े का पुजारी था, फ़ायदों का हरीस था, नुकसान से बचना चाहता था, उसका तो ज़िक्र कर दिया, लेकिन अब ईमान वालों को दोबारा दावत दी जा रही कि अगर इस दुनिया की ज़िंदगी को बेचकर आखरत ख़रीदना चाहते हो तो फल युकातिल, फिर चाहिए कि लड़ाई करो, फिर निकलो अल्लाह के रास्ते में, क्या मिलेगा, क्यों जाएं। खुशखबरियां दे दी, वमई युकातिल फी सबीलिल्लाह, और जो अल्लाह के रास्ते में लड़ेगा, फयुक्तल, या तो मारा जाएगा यानी शहीद हो जाएगा, या फिर अव यग़लिब, غالب آ جائے گا, فتح مند ہو کے, فتح یاب ہو کے واپس پلٹے گا, غازی بن کے آئے گا. دونوں صورتوں میں فصوف نوتیہ اجرا عظیما, ہم اسے بڑا ثواب دیں گے. یہاں بیچنے سے کیا مراد ہے؟ شرا یشری, بیچنے کے معنی بھی ہوتے ہیں اور خریدنے کے بھی. اگر اس کو بیچنے کے معنوں میں لیں تو فل یقاتل کا فاعل الذین یشرون الحیات لوگ ہوں گے, اور اگر اس کے معنی خریدنے کے کیے جائیں تو اس صورت میں الذین مفعول بن جائے گا اور فل یقاتل کا فاعل المومن النافر, راہ جہاد میں کوچ کرنے والا مومن, اس کو مخذوف سمجھا جائے گا. بات مشکل ہے تو میں دوبارہ بتا دیتی ہوں. فل یقاتل فی سبیل اللہ الذین یشرون الحیات الدنیا, ایک معنی اس کا کیا ہوگا کہ وہ لوگ اللہ کے راستے میں لڑیں جنہوں نے دنیا کی زندگی آخرت کے بدلے میں بیچ دی ہے, ان کو آخرت چاہیے. ٹھیک ہے, یہ بات تو واضح ہے نا. اور دوسرا اس کا اگر ترجمہ کریں تو پھر مطلب کیا ہوگا کہ ایمان والے کو جو اللہ کے راستے میں نکلا, اسے ان لوگوں سے لڑنا ہے جو دنیا کی زندگی پانے کے لیے آخرت کو بیچتے ہیں. ٹھیک ہے, بات ایک ہی ہے, صرف کہنے کا انداز فرق ہے. یعنی مومن ان لوگوں سے لڑیں جنہوں نے آخرت بیچ کر دنیا خرید لی, دنیا کے تھوڑے سے مال کی خاطر اپنے دین کو فروخت کر لیا, یعنی منافقین اور کافرین, اور دونوں معنی ٹھیک ہوں گے. یا مومن لڑے گا کافر سے, اور یا پھر مومن کو خود دعوت دی گئی کہ اٹھو اور نکلو اللہ کے راستے میں. یعنی یہ راستہ ایک ایسا راستہ ہے کہ جس سے کوئی نقصان کی تو امید کی نہیں جا سکتی. اگر دنیا کو چھوڑ کے آخرت کو پانا چاہتے ہو تو نکلنا پڑے گا, یا مارے جاؤ گے تو جنت مل جائے گی, شہید بن جاؤ گے, اللہ کے عرش کے نیچے لٹکتی ہوئی کندیلوں میں تمہیں آرام کروایا جائے گا. اور اگر واپس پلٹ آئے تو لوگ کہیں گے دیکھو یہ فلاں جنگ سے فاتح بن کے آیا تھا, پھر تمہارے نام کے ساتھ فاتح کا لفظ آ جائے گا. پھر تمہارا معاملہ کیا ہوگا کہ تم کسی بھی طرح نقصان نہیں لوگے, یا جنت مل جائے گی یا دنیا جنت بن جائے گی. اگر دیکھا جائے تو اللہ تعالیٰ کے راستے میں نکلنے کی اتنی خوبصورت رغبت دلائی گئی کہ جس کو سن کے ہر انسان یہ چاہتا ہے کہ میں اللہ کے راستے میں نکلوں. اور پھر ایک اسپیسیفک موقع کی بات بھی کر دی, اور وہ کیا, وَمَا لَكُمْ, اور تمہیں کیا ہے, کیا وجہ ہے, لا تقاتلون فی سبیل اللہ, تم نہیں لڑتے اللہ کے راستے میں, تم اللہ کے راستے میں نہیں جانا چاہتے, حالانکہ ضرورت کتنی ہے. والمستضعفین من الرجال والنساء والولدان, اور ان کمزور مردوں, عورتوں اور ننھے بچوں کے چھٹکارے کے لیے تم جہاد نہ کرو گے؟ کون سے؟ الذین یقولون ربنا اخرجنا من هذه القریہ, وہ لوگ جو کہتے ہیں کہ اللہ ہمیں اس بستی سے نکال. کیوں؟ اس لیے کہ الظالم اہلوہا, اس کے رہنے والے ظالم بہت ہیں, ہم پہ ظلم کرتے ہیں, ہماری عزتیں لوٹتے ہیں, ہمارے گھر لوٹتے ہیں, ہمارے بچوں کو ہماری آنکھوں کے سامنے قتل کر دیتے ہیں, ہم اس بستی سے نجات دے. وَاجْعَلْ لَنَا مِن لَّدُنكَ وَلِيًّا, چونکہ ہمارے پاس تو کچھ ہے نہیں, تو اپنے پاس سے کوئی ہمارا حمایتی مقرر کر دے. وَاجْعَلْ لَنَا مِن لَّدُنكَ نَصِيرًا, اور ہمارے لیے اپنے پاس سے خاص مددگار بھیج. کون لوگ تھے؟ मक्का में फंसे हुए लोग हिजरत के बाद बाकी रह गए। सेहतमंद ताकतवर लोग तो निकल गए, लेकिन बूढ़े मर्द औरतें बच्चे हैंडीकैप्स वहाँ रह गए। अब काफिर दिन रात जुल्म सितम करते, ऐसे लोग उनके जुल्म से तंग आके अल्लाह से दुआएं करते। अल्लाह ताला मदीना में सुख चैन से रहने वाले मुसलमानों को एहसास दिलाते हैं कि तुम बच गए हो, लेकिन अभी तुम्हारे बहुत सारे भाई बहनें नहीं बचे। और मुसलमान तो एक जस्ते वाहिद की तरह होते हैं, एक हिस्से को तकलीफ़ हो तो दूसरा हिस्सा कैसे चैन से रहेगा। इसलिए उठो और उनकी मदद करो। और फिर आखिर में इस्लाम का नज़रिया जिहाद बता दिया कि आखिर इस्लाम जिहाद की दावत क्यों देता है। गरीब फंसे हुए मिस्कीन मज़लूम लोगों को बचाना, जो भी होगा अल्लाह के कलमे को बुलंद करने के लिए होगा। इला कलिमतिल्लाह, अल्लाह के दीन की नशर व इशात, अल्लाह के नाम के गलबे के लिए लड़ना, इसके लिए लड़ोगे अगर तुम ईमान वाले हो। अल्लज़ीना आमनू युकातिलून फ़ी सबीलिल्लाह, जो लोग ईमान लाए हैं वो तो अल्लाह की राह में जिहाद करते हैं। उनकी तो हर मेहनत हर कोशिश की वजह क्या है कि अल्लाह के रास्ते में निकल जाएं, अल्लाह का रास्ता आसान हो जाए। और इसके बरक्स वल्लज़ीन कफरू, और इनकार करने वाले मुनकिर, युकातिलून फ़ी सबीलित्तागूत, वो तो तागूत के रास्ते में लड़ते हैं, गैर अल्लाह के रास्ते में लड़ते हैं, हर सरकश कुव्वत से लड़ते हैं जो अल्लाह के दीन को गालिब होने से रोक दे। तुम क्या करो, फ़क़ातिलू औलिया शैतान, तुम शैतान के दोस्तों से जंग करो। यहाँ देखिएगा, कुफार को शैतान का दोस्त कहा गया, क्योंकि जो इस्लाम और मुसलमानों के ख़िलाफ़ किसी को उकसाएगा वो शैतानी काम ही करता है। इन नकैदश शैतानी का नदाइफा, यकीन मानो कि शैतानी मकर चालें बड़ी कमज़ोर हैं। लगता तो बहुत है कि बहुत कुछ है, लेकिन हकीकत ये है कि ये कुछ भी नहीं है। ऐसे लोग शैतान के रास्ते में रग़बत दिलाई गई कि देखो तागूत के मकसद के लिए, तागूत को सपोर्ट करने के लिए लोग कितनी भी कोशिशें क्यों ना कर लें, लेकिन जब सच्चा ईमान सामने आता है, जब मुसलमान अल्लाह के नाम पे जमा होके निकलते हैं, तो फिर फतह उनको ही मिलती है। कहने को ये 5-6 आयात हैं, लेकिन हकीकत ये है कि इस्लाम का नज़रिया जिहाद इसमें बहुत ख़ूबसूरत तरीके से बता दिया गया और बताया कि जंग क्यों होती है, अल्लाह के रास्ते में जंग करना उसका पर्पस क्या होता है, किस मकसद के लिए एक ईमान वाला लड़ता है। ये तो एक हल्का सा खुलासा था आपके सामने।